नमस्कार। स्थानीय गतिविधिको संगालो साँझ 7 बजेको गलकुट खबरमा प्राविधिक मित्र थम्मन थापासँगै खबर कक्षीबाट साथी विशाल विकाससँगै शर्मिला रोकाको हार्दिक स्वागत छ। गलकुट खबर सामुदायिक रेडियो गलकुट एफएम गलकुटबाट 102.4 MHz र ताराखोला गाउँपालिकाबाट 92.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.galkutfm.com र मोबाइल एप गलकुट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ। गलकुट खबरको सुरुमा मुख्य खबरका शीर्षकहरू। पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम गलकुट र बडीगादमा नेकपा एमालेको चुनावी अभियान पाण्डवखानीमा सम्पन्न। निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई आदर्श संसारद्वारा सेनेटरी प्याड वितरण। यन्त्रीकरणमा बागलुङका किसानको आकर्षण बढ्दो र बागलुङका 85 वडामा मतदाता शिक्षा तीव्र। हेलो दिदी, कहिले आउनुहुन्छ यता? अब 10-15 दिन मात्र बाँकी छ। बनाउन त मलाई पनि मन थियो, तर समय छोटो छ, सुन जस्तो कुरा हतार गर्न नि भएन। ए हो, त्यसो भए त मैले पनि त्यही बनाउँछु र तँलाई पनि त्यही बनाएर ल्याइदिन्छु है त। सेवाहरू हामी कहाँ छापावाला सुन चाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहना पाइनुका साथै पुरानो गरगहनासँग नयाँ साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। सम्पर्कका लागि मोबाइल 98476607, 98408097, 98017570। प्रोप्राइटर प्रेमेन रमिला, प्रेमेन ब्रदर्स सुन चाँदी पसल गलकोट नगरपालिका 3 हटिया क्याम्पस रोड, शाखा पसल गलकोट नगरपालिका 3 हटिया जी पार्क। अब समाचार विस्तारमा। पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको गलकोट नगरपालिका र बडीगाद गाउँपालिकामा चुनावी अभियान जनभेटघाट तथा घर दैलो कार्यक्रम सम्पन्न भएको छ। पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको आज गलकोट नगरपालिका वडा नम्बर 2 घामपानी तोरीखोला वडा नम्बर 11 सानो रेघा बडीगाद गाउँपालिका वडा नम्बर 2 दानियामा चुनावी अभियान जनभेटघाट तथा घर दैलो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागलुङ निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा उम्मेद्वार देवेन्द्र पौडेल, बागलुङ निर्वाचन क्षेत्र नम्बर 2 प्रदेश कका प्रदेश सभा उम्मेद्वार जेद बहादुर शेरचन, नेकपा एकीकृत समाजवादीका समानुपातिकका उम्मेद्वार एकेश्वर छन्त्याल लगायतले मन्तव्य राख्नु भएको थियो। त्यस्तै कार्यक्रममा प्रतिनिधि र प्रदेश सभाका समानुपातिक उम्मेद्वारहरू नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि लगायतको उपस्थिति रहेको प्रदेश महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ परिचालन समिति क्षेत्रीय संयोजक सगुन कण्डेलले जानकारी दिनुभयो। गलकुट नगरपालिका वार्ड नम्बर 10 पाण्डवखानीमा नेपाल कम्युनिस्ट पार्टी एमालेको चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ। चुनावी अभियान तथा जनभेटघाट कार्यक्रम गलकुट नगरपालिका वार्ड नम्बर 10 पाण्डवखानीको रमुवा, गैराफाटी, फुर्से, सुनपानी, सिद्धथान लगायतका ठाउँमा सम्पन्न भएको थियो। जनभेटघाट कार्यक्रममा बागुङ क्षेत्र नम्बर 2 प्रदेश सभाका उम्मेद्वार मञ्जु शर्मा चाइलेसे, बागुङ क्षेत्र नम्बर 2 प्रदेश सभा कका स्वतन्त्र उम्मेद्वार प्रकाश घर्ती, सङ्घतर्फका समानुपातिक उम्मेद्वार बाबुराम नेपाली लगायतको उपस्थित रहेको थियो। कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले सुझाव संकलन, उनीहरूको सुझाव अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीले सेनिटरी प्याडको व्यवस्था गरिएको छ। महिला सुरक्षाकर्मीले निर्वाचनमा उच्च मनोबलका साथ खटाउन र स्वास्थ्य सजगता अप्नाउनका लागि प्याड वितरण गरिएको हो। निर्वाचनमा खटिएमा महिला स्वास्थ्य सुरक्षाकर्मीहरूले लक्षित गरी एक एक ठान सेनिटरी प्याड र प्रत्येक मतदान स्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बागलुङमा क्रियाशील आदर्श संसार सहकारी संस्था र नर्मदा ट्रेडर्सको सहयोग र तथा जिल्ला प्रहरी कार्यालय बागलुङ र अनौपचारिक सेवा केन्द्र इन्सेक बागलुङको संयोजनमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका 67 महिला प्रहरी र 261 म्यादी महिला प्रहरीले एक एक ठान सेनिटरी प्याड वितरण गरिएको हो। जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीले प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री समेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि गेवालीले जानकारी दिनुभयो। जिल्लाका सबै निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि 300 थान सेनिटरी प्याड वितरण गरिएको छ भने सबै मतदान स्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ। महिलाहरू निर्वाचनमा दूरदराजमा खटिएको समयमा हुन सक्ने महिनावारीले लक्षित गरी आदर्श संचार सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सेनिटरी प्याड वितरणमा प्रहरी कार्यालयसँग मिलेर सहकारी गरेको आदर्श संचार सहकारी संस्थाका अध्यक्ष उमा कुमारी जीसीले बताउनुभयो। ए हजुरबा, बिहेको दिन पनि आइसक्यो, गहना किनेकै छैन, कहाँ किन्ने होला? अब गहना जस्तो कुरा विश्वासिलो र भरपर्दो पसल्ने चाहिने, विवाहको गहनामा विशेष छुट नै पाइने, त्यसको लागि त गलकोट स्क्वायरमा छ नि जय माता देवी सुनचारी पसल, त्यही पसलमा किन्ने हो नि। अनि सुन नानी, शुद्ध सुनका असाध्यै राम्रो गहना चाहिएपछि जाने ठाउँ नै जय माता हो, जय माता चाहिँ जा है। हुन्छ नि हजुरबा, हुन्छ। हामी कहाँ छापावाला सुनचाँदीका आधुनिक तथा परम्परागत डिजाइनका तयारी गरगहनाहरू पाइनुका साथै पुरानोसँग नयाँ गरगहना साटफेरको व्यवस्था छ। अर्डर अनुसार दक्ष कालीगरद्वारा आकर्षक डिजाइनका गहनाहरू बनाइनुका साथै कम्प्युटर माध्यमबाट नापतोल गरी बिक्री पनि गरिन्छ। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 98468082484, 98052447473, 98439463377। प्रोप्राइटर करण सुनार, देविका सुनार, जय माता देवी सुनचाँदी पसल, गलकुट नगरपालिका 3 हटिया क्याम्पस रोड, गलकुट क्याम्पसको पछाडि, गलकुट स्क्वायर भवनको पहिलो तला, गलकुट बागलुङ। साथी, जन्मदिनको धेरै धेरै शुभकामना छ। अनि केक र पार्टीको व्यवस्था चाहिँ कहाँ छ? त्यो पनि मैले सोचिसकेका छु नि। सोचिसकेका छु, कहाँ नि? यही हटिया बजारमा रहेको बर्गर हाउस इन तन्दुरी परिकारमा। सेवाहरू स्पेशल बर्गर, पिज्जा, केक का आइटमहरू, पेस्ट्री, पास्ता, बिरयानी, पान्टा सेट, खाजा का सम्पूर्ण परिकारहरू पाइनुका साथै हटिया बजार क्षेत्रभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था छ। सम्पर्कका लागि फोन 068412190, मोबाइल 97140703329, 98576209055। बर्गर हाउस इन तन्दुरी परिकार, गलकुट नगरपालिका 3 हटिया बजार, इमर्जेन्सी पोलो क्लिनिक सँगै, साथै हाम्रो बर्गर हाउस यही हटिया बजारको रणसिंह चोकदेखि केही तलबाट सञ्चालन भइरहेको छ। गलकुट खबरमा छोटो व्यवसायिक विश्रामपछि फेरि खबरकै सिलसिला। बागलुङ जिल्लाको रेम्ली नगरपालिका 8 छिस्तीको केबै गाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रेको 4 वर्ष भयो। मकै र कोदोको राम्रो उब्जाउ हुने केबै गाउँमा मकै छोडाउने र कोदो चुट्न निकै खर्च लाग्ने गर्दथ्यो, तर पुनले 4 वर्षदेखि न त मकै छोडाउन कुनै श्रमिक बोलाउनु परेको छ, न कोदो चुट्न, खर्चका नाममा केही युनिट विद्युतको महसुल बाहेक पुनले अन्य केही तिर्नु परेको छैन। सुरुमा यसको फाइदाका विषयमा खासै ज्ञान भएन। मकै छोडाउने औजारले कोदो चुट्ला भन्ने लागेको थिएन। बिस्तारै यसको प्रयोगको विषयमा बुझ्दै गए। मकै छुराउने औजारले कोदो पनि चुट्न मिल्दो रहेछ। अहिले कोदो चुट्ने याममा एक आँगनको कोदो चुट्न 6 जनालाई दिनभर लाग्थ्यो। कोदो चुट्ने औजारको प्रयोगले 2 घन्टामै काम सक्ने रहेछ। मकै छुराउने औजारले कोदो चुट्ने काम समेत गर्ने कुरा पछि मात्र थाहा पाएको पुनको भनाइ छ। पुनका अनुसार सामान्य क्षमताको विद्युतबाट चल्ने थोरै मूल्यको उपकरणबाट आफूलाई धेरै फाइदा भएको बताउनुभयो। उहाँले कोदो काटेर लिएर आँगनमा सुकाए मात्रै भयो, सुकेको कोदो 2 घन्टामै चुटेर सकिँदा कृत्रिम यन्त्रीकरणको फाइदा भएको बल्ल चाल पाएको बताउनुभयो। 6 जना ज्यालादारीका मजदुर खटाउँदा कति खर्च लाग्थ्यो, जुन कोदो 2-4 सय विद्युत रकमको खपतमै भयो। पुनले भन्नुभयो, गाउँका अन्य किसानहरूको आँगनमै पुगेर कोदो चुट्ने तयारी छ। यहाँका धेरै किसानको समय र खर्चको बचत भएको छ। जनशक्ति र लागत समय समेत कम लाग्ने भएपछि पछिल्लो समय बागलुङमा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ। मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसानहरूलाई राहत भएको छ। परम्परागत तरिकाले गरिने मकै तथा कोदोलाई समेत कृषि औजारको प्रयोग गर्दा उत्पादन लागत घटेर आएको बागलुङ नगरपालिकाका किसान जगन्नाथ सापकोटाले बताउनुभयो। अहिले प्रचलनमा आएको मिनी टेलर हलो अधिकांश किसानको सारथी भएको छ। गोरु त पाल्ने छोडी गोरु जोत्न समेत मान्छे पाइन छाडेपछि मिनी टेलर हलोले आफै जोत्न सकिन्छ। गोरुले जोत्ने एक दिनको मेलो एक घन्टामै ट्र्याक्टरले जोतिसक्छ। सापकोटाले भन्नुभयो, बाली मात्रै लगाउन होइन, उत्पादन भएको बालीलाई प्रयोग गर्न मिल्ने गराउन गहुँका लागि थ्रेसर, कोदो चुट्ने मेसिन, दहीबाट घिउ बनाउने औजारहरूको प्रयोगले किसानलाई सहज बनाएको छ। थोरै लगानी गरेर यस्ता उपकरणहरूको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारको आकर्षण बढ्दै गएको किसानहरूले बताएका छन्। कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको र कृषि कार्यक्रममा समेत प्रविधि र औजारमा अनुदान समावेश भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो। अहिले कृषिमा प्रविधि भित्र आउनेलाई समेत अनुदान प्रदान गर्न थालिएको छ। त्यसैले किसानलाई प्रविधि प्रति चासो बढेको पाइएको छ। भट्टराईले भन्नुभयो, मिनी टेलर, हलो, थ्रेसर मेसिन, कोदो र मकै चुट्ने मेसिनको कारण किसानलाई सहज भएको छ। रैथा नेपाली प्रबन्धन कार्यक्रम अन्तर्गत गत वर्ष 15 थान कोदो चुट्ने औजार 50% अनुदानमा वितरण गरेको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो। पछिल्लो समय कृषि उपकरणको खरिद गर्ने किसानको संख्यामा उल्लेखनीय वृद्धि भएको बागलुङ नगर बजारका पङ्गाली मेसिनरीका सञ्चालक कलानिधि पौडेलले जानकारी दिनुभयो। बजारमा कृषि उपकरणको माग उच्च छ। मिनिटर हलोका कारण गोरु नै विस्थापित भएको अवस्था छ। पौडेलले भन्नुभयो, गहुँ र धान चुट्ने थ्रेसर काट्ने उपकरण तथा कोदो र मकै चुट्ने उपकरण पछिल्लो समय किसानको रोजाइमा पर्न सफल भएको छ। गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदाताले मतदाता शिक्षा नदिँदा बागलुङमा ठूलो संख्यामा मतबदर भयो। यसपालि भने आयोगले स्थानीय तहसँग सहकारी गरेर मतदाता शिक्षा सुरु गरेको छ। जिल्लाका 10 स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर घरमा पुगेर मतदाताले मतदान गर्न सिकाइरहेका छन्। मतदाता शिक्षा पाएपछि मतबदर नहुनेमा मतदाता शिक्षा विश्वस्त छन्। बागलुङ नगरपालिका ग्रामरेखाका 89 मनवीर रोकाले यसअघिका चुनावमा नेता कार्यकर्ताहरू आएर सिकाउने जस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताउनुभयो। उहाँले मतदाता शिक्षाका लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने र मतपत्र पत्याउने तरिका सिकाएको बताउनुभयो। मैले अहिलेसम्म धेरै चुनावमा भोट हाले, तर पहिला यसरी कोही पनि भोट हाल्ने तरिका सिकाउन आउँदैनथे। आए पनि एमाले, काङ्ग्रेस र मसालका मान्छे आएर यहाँ छाप लगाउनु है भनेर धेरै पटक भने, त्यही अनुसार भोट हाली यो रोकाले भन्नुभयो। तपाईँले इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नसुई पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए। पहिले यस्तो चलन थिएन। यति बेला जिल्लाका 2 निर्वाचन क्षेत्रका 85 85 महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन्। कार्तिक 18 गतिदेखि घर दैलो कार्यक्रम गरेका उनीहरूले मङ्सिर 2 गतेसम्म मतदाताले भेटेर बदर नगरी मतदाता गर्न सिकाउँदैछन्। जिल्ला निर्वाचन कार्यालयको सहयोगमा जिल्लाका 10 स्थानीय तहले आफ्ना ओडामा प्रति ओडा 1 महिला स्वास्थ्य स्वयंसेविकाले मतदाता शिक्षा प्रदान गर्न खटाएको हो। स्थानीय तहको निर्वाचनमा जिल्लामा 10.63% मतबदर भएको थियो। 1,93,226 मतदाता मध्ये 1,21,869% मत खसेको थियो, जसमा 13,742 मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताउनु भयो। स्थानीय तहको निर्वाचनको तुलनामा सदरमत बढाउन आयोगको निर्देशन अनुसार स्थानीय तहको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाले घर दैलोमा खटाइएको निर्वाचन कार्यालयका प्रमुख केके रिजालले बताउनु भयो। मतदाता शिक्षा दिन घर घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन्। कुन राजनीति राजनीतिक दलबाट आएको हामीलाई फुर्सद छैन, मेलापातको समयमा नलमल ल्याउनुहोस्, जसले मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको स्वयंसेविकाको गुनासो छ। हामीले लगाएको पोसाक देखेपछि कतिपय त राम्रो सुन्नु कुरा राम्रोसँग सुन्नुहुन्छ, कतिले वास्तै गर्नुहुन्न। धेरै जसो राजनीतिक दलप्रति असन्तुष्ट भएर होला, सिक्न समेत मान्नुहुन्न। बागलुङ नगरपालिका एकमा खटिनु भएकी स्वास्थ्य स्वयंसेविका दुर्गादेवी शर्माले भन्नुभयो, निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उहाँको भनाइ थियो। घर घर पुगेर मतदाताले नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पट्याउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माले जानकारी दिनुभयो। यसअघि छोराछोरी, बुहारी, नाति नातिना र अन्य व्यक्तिको सहयोगमा मत खसाल्नु पर्ने बाध्यता भएकामा यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरी मतदाता शिक्षा प्रदान गरिएको स्वयंसेविकाको भनाइ थियो। 15 दिनका लागि मतदाता शिक्षा दिन खटिएका स्वयंसेविकाले सम्बन्धित स्थानीय तहले रोपन र हजार भत्ता दिने व्यवस्था गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ। अन्त्यमा शीर्ष खबर पुनः एकपटक। 5 दलीय वाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम गलकुट र बडीघाटमा नेकपा एमालेको चुनावी अभियान पाण्डवखानीमा सम्पन्न। निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीले आदर्श संसारद्वारा सेनिटरी प्याड वितरण एन्ट्रीकरणमा बागलुङका किसानको आकर्षण बढ्दो। र बागलुङका 85 वटामा मतदाता शिक्षा तीव्र। यिनै विविध खबरसँगै साँझ 7 बजेको गलकुट खबरमा खबरक्रम सकियो। समाचार कक्षीबाट हामी सबै विदा भयो। केन सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार। समुदायको आवाज, समृद्ध समाज, सामुदायिक रेडियो गलकोट एफएम गलकोटमा 102.4 MHz र ताराखोलामा 92.5 MHz तपाईँको हर पलको साथी। उत्तरदायित्व, पारदर्शिता, पहुँच, सुशासन, विकासका लागि तपाईँको अमूल्य भोट। समृद्ध बागलुङ निर्माण गर्ने हाम्रो अठोट। आगामी मङ्सिर 4 गते